सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार। दक्षिणी सुडानमा सरकार र विद्रोही शान्ति सम्झौता भएको छ। दक्षिणी सुडानका राष्ट्रपति साल्भा किर तथा विद्रोही नेता रिक म्याकरबे शान्ति सम्झौतामा हस्ताक्षर भएको समाचार संस्था बीबीसीले जनाएको छ। शान्ति सम्झौतामा तत्काल युद्ध विराम गरी संक्रमणकालीन सरकारको गठन गर्ने, त्यसपछि चुनाव गरी नयाँ संविधान बनाउने उल्लेख छ। द्विपक्षीय बीचको भिडन्तमा हजारौंको ज्यान गइसकेको छ भने 10 लाख घरबार विहीन भएका छन्। पक्ष 5 महिनासम्मको युद्धपछि शान्ति सम्झौताका लागि तयार भएका हुन्। अमेरिकाले सम्झौताको स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले शान्ति सम्झौता दक्षिण सुडानको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। भारतीय कंग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै भारतीय निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ। हिमाचल प्रदेशको एक कार्यक्रममा भारतीय जनता पार्टीलाई निराधार आरोप लगाएको उजुरीमा निर्वाचन आयोगले नोटिस जारी गरी राहुल गान्धीसँग स्पष्टीकरण माग गरेको हो। राहुलले भाजपा पार्टी सरकारमा द्वन्द बढ्ने र जसका कारण 22,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने बताएको भाजपा पार्टीको आरोप छ। भाजपाले निर्वाचन आयोगमा उसरी दिएपछि निर्वाचन आयोगले आदर्श आचार संहिताको उल्लंघन भएको भन्दै निराधार आरोप लगाउन नपाइने बताएको छ। निर्वाचन आयोगले राहुलको अभिव्यक्तिले साम्प्रदायिक तनाव उत्पन्न गराउने ठहर गरेको छ। निर्वाचन आयोगले राहुल गान्धीसँग स्पष्टीकरण माग गर्दै 12 मेसम्म आफ्नो धारणा पेश गर्न समय सीमा तोकेको छ। खेल समाचार। पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबलमा आज हर्दे युवा समाज भण्डारा र रामपुर बेस खेल हुँदैछ। खेल दिउँसो 3 बजेपछि बागवाना सामुदायिक वनको सौरमा हुनेछ। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा यंग स्टार कावासुतीले त्रिवेणी युथ क्लब मुगलिनलाई 3-0 पराजित गरेको थियो। जेठ 5 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद 1,11,111 तथा उपविजेताले 55,555 रूपियाँ पाउनेछ। पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ सौरा युवा समाजको आयोजनामा प्रतियोगिता भएको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछ। अपरान्ह 4 बजेपछि हुने पहिलो खेलमा दिल्ली डेयर डेभिल्स र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। 7 खेलबाट 6 अङ्क जोडेको हैदराबाद 5औं स्थानमा छ भने हैदराबाद भन्दा 1 खेल बढ़ी खेलेको दिल्लीले 2 खेलमा जित हात पार्दै 4 अङ्क जोडेको छ। त्यस्तै बेलुका 8 बजेपछि हुने दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। 8 खेल खेलेको चेन्नई 6 मा जित हात पार्दै 12 अङ्क सहित दोस्रो तथा चेन्नई भन्दा 1 खेल कम खेलेको मुम्बईको 4 अङ्क रहेको छ। जारी प्रतियोगितामा खराब प्रदर्शन गरेको मुम्बई 7औं स्थानमा छ। प्रतियोगिताका गैराती भएको खेलमा किङ्स इलेभेन पञ्जाब रोयल च्यालेन्जर्स बेंगलोरलाई 32 रनले पराजित गरेको छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाली सहमति कर्मचारी युनियनको भोलिदेखि रत्नगरमा हुने 6ौं महाधिवेशनको तयारी पूरा। महाधिवेशनको भोलि 1 समारोहका बीच प्रधानमन्त्री कोइरालाले उद्घाटन गर्ने। नयाँ संविधान जारी गर्नु अघि नै स्थानीय निकायको चुनाव हुने उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री सिंहको दावी। कुनै पनि हालतमा नेपाली भूमि छिमेकी मित्र राष्ट्र चीनका विरूद्ध प्रयोग हुन नदिने नेकपा एमालेका अध्यक्ष धननाथ खनालको भनाई। दक्षिणी सुडानमा सरकार र विद्रोही शान्ति सम्झौता विवादास्पद अभिव्यक्ति दिएको भन्दै कंग्रेस पार्टीका उपाध्यक्ष गान्धीलाई भारतीय निर्वाचन आयोगद्वारा स्पष्टीकरणको माग। र सौराहामा जारी गैंडा कप फुटबलमा आज हर्दी युवा समाज भण्डारा र रामपुर भेट्दै आइपीएलमा आज 2 खेल हुने। अवश्य दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा